www.attableek.com, The Reviver of Iman. وأمر بالعذر وأعرض عن الجاهلين. صدق الله. ما شاء الله موسي علماء اس مجلس میں موجود ہیں، کچھ مقامی بھی ہیں، کچھ دوسرے شہروں سے بھی آئے ہیں، مثلا بنارس. آپ حضرات کا عالم ہوتے ہوئے سفر کرنا بہت بڑی سعادت کی بات ہے. علم کے لیے، عمل کے لیے یا عمل کے سیکھنے کے لیے سفر کرنا بہت ہی مبارک حال ہے، مبارک کام ہے. اللہ تعالیٰ ہم سب لوگوں کو ایک ہی توفیق دے، اس کو قبول فرمائے. ظاہر ہے کہ علم کے لیے سفر کرنا اس کی بڑی فضیلت خود بخاری وغیرہ میں موجود ہے. جو سے علم کے سفر کے لیے نکلا، درمیان میں انتقال ہو گیا، اس کی بڑی فضیلت بخاری شریف وغیرہ میں موجود ہے. علم سے مراد ہے علم دین، علم دین کے لیے. یوں علم دنیا کے لیے سفر کرنا ناجائز نہیں، لیکن یہ فضیلتیں میرا خیال ہے علماء کے کہ علم دین کے لیے ہے. اللہ تعالیٰ نے اس علم دین کو مشرف و مکرم بنایا ہے. حدیث میں آتا ہے یہ علم سعادت ہی کو دیا جاتا ہے، جو سعادت مند ہوتے ہیں ان کو دیا جاتا ہے. یہ سب اپنی جگہ پر صحیح ہے، اس میں کوئی شرم و شبہ بھی نہیں کرنا چاہیے. دوسرے علوم کی اجازت ہے، بلکہ فرض کفایہ لکھا ہے دل مختار والوں نے، مگر جو ان فرض عین ہیں وہ سب کے لیے ان علوم کو فرض کفایہ کہا ہے. یہ علم کیا ہے؟ عین فرض عین ہے. اتنا علم حاصل کرنا جس سے اللہ کو پہچانے، اللہ کے رسول کو پہچانے، فرائض کو معلوم کرے، اس کے مطابق سنت مطلب ادا کرے، یہ سب فرض عین. دوسرے علوم مہارت پیدا کرنا، یہ سب آدمی کر بھی نہیں سکتے، اور اللہ تعالیٰ نے اس کو واجب فرض بھی نہیں کیا ہے، ایک جماعت کو کافی ہے. علم حاصل ہونا وہ بھی دین کا علم حاصل کرنا بڑی فضیلت کی بات ہے. مجھے کبھی خیال ہوتا ہے کہ فارسی پڑھ جاتا ہے، کچھ نہ کچھ سمجھ میں آتے ہی بولا، بہت زیادہ مہارت نہ ہو لیکن کچھ نہ کچھ سمجھ میں آتا ہے. اللہ تعالیٰ کے کلام پڑھا جاتا ہے، اللہ تعالیٰ کے کلام کی تلاوت ہو رہی ہے، ہماری زبان سے ہو رہی ہے، اللہ نے حکم دیا ہے کہ ہماری کتاب کی تلاوت کرو. یہ معمولی بات نہیں ہے. لکھا ہے علماء نے بہت عمدہ شعر ہے، اگر مشک ہو گلاب سے ہزار مرتبہ ہو تب بھی اللہ کے کلام کی تلاوت کے تم کو کہ اہل تو نہیں ہو سکتے. تو اللہ نے فرما دیا کہ تلاوت کرو، تو تلاوت کر رہا ہے. بہت سے شعرا ہے، یہ نہیں کہ ان کے کلام کو ہر سب پڑھ سکے. حضرت مولانا شاہ محمد احمد صاحب سے حضرت خواجہ صاحب ہمارا کلام پڑھ کے سنائیے، تو اس کے پاس بھی طور پر یاد کرتے تھے کہ خواجہ صاحب نے اپنے کلام کو پڑھنے کی درخواست مجھ سے کی یا فرمائش کی. معلوم ہے کہ یہ بھی بہت بڑی چیز ہے. اللہ تعالیٰ چاہتا ہے کہ ان کے کلام کی تلاوت ہو. حدیثوں میں آتا ہے کہ کوئی رئیس ہے، اس کے یہاں کوئی مغنیہ ہے، गाने वाली है, वो गाती है तो उसको इतनी खुशी नहीं होती जितना अल्लाह पाक के तिलावत से अल्लाह को खुशी होती है। अल्लाह खुश होता है जब उसकी तिलावत होती है, गला होता है। इसी तस्वूर से आदमी तिलावत करे, अल्लाह ताला इसको सुन रहा है, अल्लाह ताला इसको सुन रहा है और खुश हो रहा है। इस बराबर में दोस्तों अल्लाह के कलाम की तिलावत इसका जरूर मामूल रखना चाहिए हर शख्स। अगर ये कमी है हम लोगों के अंदर, कोताही है, मगर है बात यही बात, इसका मतलब नहीं हिस्सा तिलावत करना ही चाहिए। अभी जिस हकीम के हम लोग गए थे, अपनी माँ को आकर अगर कहते थे कि हम नहीं जानते कब से है, शुरू से देख जाए दो बार जरूर तिलावत करें, है ना अभी बन गई और तुम्हारी कदम कदम तिलावत ऐसे अच्छे अखलाक मामूलात अमलियात जो बनाए जाए कह जाते हैं लोग, अल्लाह ताला जिसको तो नहीं दे पाला था जिसको तो नहीं दे जाए। अब तो ठीक देखा उनके वाली यानी हकीम साहब वाली कितनी तिलावत करते थे, कोई तस्वीर ही नहीं बनता कितनी तिलावत, और सैकड़ों मरीज उनके लड़ते हैं रहते हैं सैकड़ों मरीज जिसके साथ नहीं छा जाते, चार घंटा पांच घंटे खड़ जाते अभी वही ख्याल है अल्लाह ताला के बंदे ऐसे नहीं है जो स्वभाव नहीं मिलेगा। तिलावत भी करते हैं और खिदमत भी करते हैं, तिलावत भी करते हैं कलामुल्लाह की, सबका भी करते हैं, लोगों की मदद भी करते हैं और बहुत बढ़ता है। अरे इल्म इल्मान इल्म दो इल्म है, इल्म अब्दान और इल्म अदियात, बदन का भी एक इल्म है और एक दिल का इल्म है, दोनों की जरूरत है। उसकी जरूरत फर्ज के बदले में इसके उसका कर रहा है, बहुत इल्म बहुत बड़ी चीज है। आता है कि काल बादशाह अहमदुल्लाह साहब ने ख्वाब देखा या कोई है किसी का इंतकाल हुआ तो उन्होंने ख्वाब में देखा कि फला शख्स ने हुजूर सल्लल्लाहु अलैहि वसल्लम का इलाज किया तो अच्छे हो गए। ये बड़ा दर्द से सुना थोड़ा दर्द बदल सकता है थोड़ा सा, उन्होंने ख्वाब देखा कि फला शख्स ने हुजूर सल्लल्लाहु अलैहि वसल्लम का इलाज किया है, ये फरमाएंगे तुम्हारा इलाज शाहरुल्ला तुम्हारे इलाज से हुजूर सल्लल्लाहु अलैहि वसल्लम को नफा हुआ है या खुदा। अब इनको पूछा भी कि मैंने हुजूर सल्लल्लाहु अलैहि वसल्लम को इलाज किया नहीं कैसे काम है, तो फरमाया ताबीर की बना आलिम की तुमने का इलाज किया है तो वह उस आलिम का इलाज किया तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम का नफा है वो सबको लिखा हुआ है थोड़ा सा। अल्लाह ताला इस इल्म की बरकत से क्या कुछ मिलेगा, हदीसों में आता है इल्म बहुत बड़ी चीज है। फरमाते हैं नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने सवाल किया है मन अजवदो तुमने पढ़ा था नहीं समझ आ रहा था, अल्लाह जवाब जारी कर दिया है दिमाग था बोल रहे थे थोड़ा सा सुबह रहता है पढ़ता वो नहीं लेकिन अल्लाह ताला पढ़ा था मन अजवदो जूदन। हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाए कि सबसे बड़ा जूद और बख्शी वाला कौन है। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने हुजूर सल्लल्लाहु अलैहि वसल्लम सवाल किया सहाबा से कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा ने जो सहाबा अदब थे सहाबा क्या थे सहाबा अदब थे उन्होंने कहा अल्लाह व रसूल आलम अल्लाह रसूल जानता है। जवाब दिया नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने आज वो जो झूठा सबसे बड़ा झूठ वाले कौन है अल्लाह सब ज्यादा विश्वास वाले में आती है नहीं कौन है प्यार करता हम तो कहीं नहीं छोड़ते मनमी में तुम नहीं देते नहीं हमारे बड़े सारे तुम कुछ लिखते ही जो मसरक होते नहीं लिखे हैं मजहब होते लिखे हैं तो जिसका मजमून रहता है पता नहीं वो कौन लिख रहा है। अरे मशहूर आदमी है फिर पढ़ेंगे लोग हमारे उस्ताद नहीं पढ़े हमारे नहीं पढ़े मैंने खुशी आ ली क्या बालों से बड़ा नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने कहा अजवदुल जुनून कौन है अल्लाह रब्बुल इज्जत है اللہ کی تقدیر سے ہم پیدا ہوئے ہیں, اللہ کی بخشش سے جو ہمیں سخاوتی سے ہم کو اللہ نے اسلام کے ذریعے دیا, اس سے بھی جھوٹ دیا. ایک حدیث ہے فرمایا رسول اللہ صلی اللہ علیہ وسلم کہ اللہ تعالیٰ سے محبت کا دیا اس میں اللہ تعالیٰ تم کو کھلاتا ہے, کوئی کر سکتا ہے, وہ تمہیں اندر ہی کر سکتا ہے, انہیں کھانے پینے دیے لوگ صوفی کی کوئی اندر بدلے بدلو نہیں کرو, کھانے پینے کے لیے نہ کرو. رسول اللہ صلی اللہ علیہ وسلم تعلیم بھی آئے اللہ تعالیٰ سے محبت کا دیا اس میں تم کو کھلاتا ہے, یہ والی اس کو محبت آخری کہتے ہیں. محبت آخری کا تقاضا ہے کہ جو تم کھلاتا ہے ان کو اس کا ادب کرو, اس کا شکریہ ادا کرو. معلوم تو نبی اکرم صلی اللہ علیہ وسلم نے اللہ تعالیٰ کو ہوگا اج بدو جون سب زیادہ بخشش والا کون ہے اللہ تعالیٰ. اس کے بعد پرما بالو والا لیکن معاشرے کے لیے پر انا کا درد کہنا جائز ہے, تعریف ہے انا یوں تو کہنا نہ جائے انا انانیت جو آپ کا نبی اکرم صلی اللہ علیہ وسلم سے کیا تشریف صاحب لے گئے ان کو کہا کھڑا ڈرائیور کہا کون کہا انا انا کیا کر رہا تو بول رہا نام بن رہا ہے یہ انا ہوں یہ تکبر کے طور پر اس پر یہ انا ہوں لیکن معرفت کے لیے انا جائے تاکہ تعارف ہو جائے ترا انا جائے میں حضرت ابو بکر صدیق سے پوچھا حضور سے پوچھا نہیں عام بات کہا بھائی آج کے لیے روزہ کس نے رکھا ہے وہ کہتا انا ہے یہ حدیث ہے کسی نے سوچا کیا کسی نے تعزیہ کیا انا کسی نے بیمار پوچھی کیا انا یہ انا جائے اب کیا کرتے بہرحال نبی اکرم صلی اللہ علیہ وسلم کہ اللہ کے جو بخش کے بعد جونے کی بات کون ہے میں سب بات کر رہا ہوں میں نے ان کو یاد رکھا ہے مدر پر بھی یاد کیا میں نے بھی یاد رکھا ہے بڑی بات ہے سب سے دور والا ہوا نہیں وہاں صرف اپنے لیے دعا ہو سکتی تھی اس کو کون پوچھ رہا ہے لیکن نبی اکرم صلی اللہ علیہ وسلم نے امت کو یاد رکھا آج بتائیں انہوں نے اپنا تعارف کرایا کہ اللہ کے بعد اجود الدولہ سب سے دور والا میں بڑی بڑی بات ہے معمولی احسان ہے حضور صلی اللہ علیہ وسلم معمولی احسان ہے جو بخشش جو والے ظاہری طور پہ نہیں کیے حضرت ابو اور خود نبی اکرم صلی اللہ علیہ وسلم بھنگے تھے بہت زیادہ بھنگے تھے بہت مشہور ہے نا دودھ آیا بھوکے دونوں سے دودھ آیا کہا گھوڑے سے کہا کہ سب کو بچوں بڑھا لیا سب کو بڑھا لیا اب یہ ڈر گئے کہ آج میں دودھ تو ہے یہ پاؤں یہ آدھا سے ایک کلو دودھ نہیں ڈر گئے ایک ساتھ اور ابھی ہم ہی لوگ یہ کافی ہوتا کہ نہیں ہوتا اس ساری جماعت بنائیں گے تو کیا ہوگا گھر موقع حال بھوکے بھوکے رہ جائیں گے لیکن ابو ہریرہ کا سن ہے نبی صحابی کے نہیں برابر نبی برابر نہیں ہوگا نہ جود میں برابر ہوتا ہے نہ علم میں برابر ہو سکتا ہے سب لوگ آ گئے ابو ہریرہ سب کو دودھ پلاؤ دودھ پلاؤ وہ اور مشکل ہو گیا کہ یار نہ بھوکے اتنا پلاؤ تو سے سب سے کھلا چکے دودھ دست کرتا ہے بالکل اس کے موجود کہا اب تم پڑھو پیو انہوں نے پی لیا پھر ہندو نے پیا ہے بار رکھا کہ ہے اتنا بھی گیا بار یہ دودھ نبی اکرم صلی اللہ علیہ وسلم کا دودھ بند ہو گئے نہیں دودھ پہلے بھی پی سکتے تھے کہتے میرا حق دادا ہے میں نبی ہوں یہ بھی کر سکتا یہ بھی ایک انداز ہے کھانے پینے والے بھی یہی سب کیا کرتے ہیں तावील दर तावील, तावील दर तावील करो, वहां पर जाएगा तावील करोगे। नबी ये है, सहाबा ये है, सब सहाबा जख्मी थे कहीं पर, बहुत मशहूर हो गया, प्यास लगी थी, सब सब से प्यास लगी थी। एक साहब ने कहा भाई मुझे पानी पिलाओ, ले आए पानी। दूसरे कहा मुझे भी पिलाओ, मैं भी प्यासा हूं। उन्होंने कहा ले तो, कई आदमी को बाद उन्होंने कहा उनको दे दो, उनको दे दो, उनको दे दो, फिर पहले आदमी पास आ गया। दूसरों ने ईसा बड़ी रूप से बुरा रहा आंखों से, बोला हमारे भी मौसा सा, वो तरजीह देते हैं दूसरों को, अगर चाहे खुद मोहताज वो युद्ध मूलता मारा हो भी मिस्त्री रहूंगी यतीम आसिया सबको खाना खिलाते, खुद उनको जरूरत है। आखिर में फिर जो लोग क्या है तो पहले प्यासे वो भी इंतकार कर गए थे, दूसरे ने कर सब ये सहाबा से चीज सहाबा ने सीखी थी माला, आज मशाइख से हम नहीं सीखते थे, सही बात है। वो सीखता अपने शेख हमारे शेख एक साहब थे, मैंने पूछा फला ने दावत को कहा, हाँ हमने कह दिया, मैंने किसे कहा, मैंने कहा अगर फला शेख होते इतने दिन इतना करते थे खास किताब बड़ा मैंने कहा ला दिया, नहीं आपको खुद जाना चाहिए था दावत देने के लिए। शेख मोहम्मद अहमद बहुत बड़े ईसा गद्दी वाले शेख थे, शेख हमारा हम लोग ताल्लुक होते हैं उनके खूबू हमको, मैंने कहा मतलब मैंने कहता बड़े पर खूबू होनी चाहिए शेख की, जब इन चीजों में नहीं होगा दूसरी वो गरीबा बनने की कुछ नहीं होगा, कल इसको दुरुस्त करो अल्लाह अम्मा को दुरुस्त कर दे। यहाँ जो है बरकत यहाँ है, कमालात यहाँ है, यहाँ का एतबार मतलब सिर्फ रस्मियों से कुछ नहीं, यहाँ क्या है कमाले दूध यह है ठीका है ना, जो समझ में नहीं पाते बड़े मोलू लोग जाते जो है तैयार हुआ कमाल जी दूध अल एतजार बिनो ही लग रहा माहू बाद में माहू नहीं दूध करो, उसके बाद उधर करो कि हम पूरा दूध नहीं कर सके, जो हक था बख्शी का नहीं दे सके, यही मतलब ही नहीं छोड़ जाते हम लोग बहुत सदियों की बात समझ गए हैं। और जो पूछते हैं अरे दूध दूध क्या है कि दूध के बाद उसका एहसान नहीं देता हो, बल्कि उसकी कमी महसूस करो और कहो क्या जो हक था दूध का हमें अदा नहीं किया, यह मतलब साहबा ने सीखा इसको, इसी तरह मशायख के जो सच्चे हो मुखलिस होते हैं वो उनके तरीक को सीखते हैं, उनके मिजाज को पहचानते हैं, वो समझते हैं कि अगर वो रहते तो क्या करते है? ये करते देते, अगर शेर का मामला है तो उसका इल्हा का ये भी आना चाहिए। अभी माँ थानी उतरी कड़ी बसा मैंने देखा था, मैंने खुद कहा है कि उनका मामूल था रोबोट खर्च कर देते थे, याद ही आता था रोबो ही गलत जाते थे, रो ही कड़ी देखा मैंने लिखा मैंने और भजन भी लिखा हुआ, तो मैंने वहां लिख दिया कि काश की थाली लोग भी इसको समझते, मैंने शेख की इब्तदा में कुछ तो कर दो, चौथाई में तो अठवाई का करो, दसवाई का तो कुछ तो करो, ये 100 रुपया मिला तो 10 रुपया दूसरे को दे दिया घर पर, आम आम का काम मामले दिए हो गया आम पर मामले कुछ इसका एहसास है हम लोगों को, बहुत से बदमामले लोग कहाँ कहाँ लोग जाते हैं मशहूर है खाली खानदानियों में नहीं, मजा मचा जो दिनदारी मजा जमाते हैं कर्ज नहीं देते हम जानते हैं कर्ज नहीं तो और क्या देंगे कर्ज देंगे, अल्लाह ताला हम सब लोगों को हम बोलते हैं दूध बख्शिश। और तीसरी चीज क्या है, तीसरी बात वो है जिसे दीन को सीखा और उसको सिखाया, जिसने दीन को सीखा और उनको पहुंचाया न सीख दिया न चरम, ये अयोध्या में तीसरा दर्जा और बता है। तो मैंने गुजरात में बयान किया तो एक बड़े आदमी से कहा अभी ये भी कभी कभी हरी अच्छी बयान मोड़ी करना चाहिए, ایک ہی حدیث ہے، سب بسور اردو جاری نہیں کرتا، نشرہ ہری نشر کیا، جنہیں علم کو سیکھا کہ نشر کیا، معلوم ہوا کہ یہ بھی زود ہے، بخشش ہے، اللہ علی فرام نے لال کا کتاب لال حضر للمتقین الذین یؤمنون بالغیب ویقیمون الصلاۃ، اور کہا مجھے سکون ہے جی، ہاں یہ اور خرچ کرتے ہیں مال رکھ رہا جو ہمیں دیا اس سے خرچ کرتے ہیں، بازار نے لکھا ہے کہ مما ہے کبھی لیا ہے بعض حصہ خرچ بھی کرتے ہیں، خرچ کرنے سے اس آئے تو امر ہو جائے گا، تھوڑا بھی مل کبھی دیا ہے، اگر تھوڑا بھی خرچ کرو گے تو اس آئے تو امر تمہارا ہو جائے گا، دوسری بات یہ لکھتے ہیں کہ اگر کل خرچ کر جائے تو اس کی منافی نہیں ہے، اس میں اللہ تعالیٰ نے مما کا کر یہ کیا کہ کل مال خرچ کرنا ضروری نہیں ہے، اگر کچھ بھی خرچ کر دو گے تو خود نے تم کو حل مل جائے گی، اس آئے کا امر ہوگا، لیکن اگر کوئی کل مال خرچ کر دے تو کوئی حل نہیں ہے، کوئی منع نہیں ہے، اب وہ کشیدی نے کل مال خرچ کر دیا، اور ایک بات اور لکھی ہوئی ہے اسی طریقے سے علماء کی ملتا علم دیا اللہ نے، یہ بہت بڑی دولت ہے، ان کو بھی اس میں سے خرچ کرنا چاہیے، مال رکھنا ہوں عام بات ہے، مال کا نام نہیں ہے، جیسے مال دیا اس میں سے خرچ کرنا ہے، کچھ علم دیا تو اس میں سے کچھ خرچ کرنا ہے، مال رکھنا جو اس سے جو ہم نے دیا کیا دیا مال جسے دیا علم تو کو دیا ہے، تو یہ علم سے کچھ خرچ کرو، بہت سے لوگ وکیل ہو گیا مسئلہ بدلا چاہیے، مجھے کسی نے مدری سے ایک خاص لڑکے نے کہا ہمارا اسے ہم نے منع صرف منع صرف بنا اسباب منع صرف بہت پوچھا کہ اسباب منع صرف ہے جو اسباب میں منع صرف کیا ہے نہیں بتا ہے، یا تو آتا نہیں تھا جانا نہیں بتایا ڈلیوری بل بھی تیس تیس چالیس چالیس پچاس ہزار سرکار پاتے ہیں لوگ، یا تو اس کو خود ہی معلوم ہوگا یا مفت ویسے ملتا ہے ترخواہ دے رہے ہیں، پچاسوں ہزار کا لاکھوں لاکھ ہو جائے کوئی فیسر ہے یا کوئی نہیں ترخواہ، اسباب مجھ سے خود اسے کہا مجھے بہت کوشش کیا، ایک آدمی تھی یہی سب مسلمانوں کی بات ہے، یہ تو ایک دوسرے کی ہے اور تیسرے کی بھی ہے، کہا بچا ہم نے کہا کچھ ہم لوگوں کو پڑھا دیا نہیں ہے، کہا آیا کرو ہماری چائے پانی سب دیا تو سب پڑھائیں گے، اتنی تنخواہ یہ بخل ہے، اور سب سے بڑے قابل یہ بنتے ہیں تنخواہ سے قابل نہیں ہوں گے، اللہ تعالیٰ ان دین پر عمل کی توفیق دے، علم دیا ہے جود ہونا چاہیے، بخشش ہونا چاہیے، انتظار ہونا چاہیے، توازن ہونا چاہیے، یہ علم اپنی جگہ پر ہے، بہت بڑا بہت بڑی دولت ہے، بہت بڑا پھل رات بات ہے، لیکن اس کے آداب بھی ہیں، علم کے ساتھ عمل ہو، علم کے ساتھ توازن ہو، علم جھکاتا ہے، علم جو جھکاتا ہے توازن اختیار کراتا ہے، علم جتنی علم کیفیت ہوگی یا جتنا علم حاصل ہوگا اللہ تعالیٰ کا اللہ کے رسول کا اللہ کتاب کا اتنی جھکاؤ پیدا ہوگا، اگر نہیں جھکا ہوتا سمجھو کہ تم علم نافع حاصل نہیں کر رہے، حجت ہوگا تمہارے اوپر تمہارے لیے نہیں، ایک علم للہ ہے ایک علم للنفس ہے، اس میں اگر تمہیں حجت کرنے کے لیے مناظرہ کرنے کے لیے ہے نا مخالف اس کے علم کا یہ نہیں ہے، اس کا درجہ یہ نہیں ہے، بہرحال نبی اکرم صلی اللہ علیہ وسلم کی کتاب کی بخاری کے ہم تلاوت کرتے ہیں، اللہ کے کلام کی تلاوت کرتے ہیں، کوئی معنی مطلب ہی سمجھتے ہیں، اللہ کا ایک بہت بڑا درجہ ہے، مقام ہے وہ سب، کاش کے ہم لوگ قدر کریں، باقی ہم اپنی بات کہتے ہیں کہ کوئی علی پڑھتا ہے واشعی پڑھتا ہے کچھ تو سمجھ میں آتا ہی مجھے، کچھ تو سمجھ میں آتا ہے، بھائی یہ مانی نہیں کچھ سمجھ میں آتا ہے، آتا ہے عزت سماؤ شبت وأذن الرب حلوه قال وإذا الأرض مدت وأرض ما فيها وتق مهوية أذن إذا الشمس كبرت وإذا النجوم انكدرت وإذا الجبال سيرت وإذا الشعر أترت مهوية أذن أني كنت مريد وصلني أي دعوة سنات من أهل حبيبك يقول ترجمة هذا المريد وإذا قريبا بسمو بيجي خدوم سبع سبب لايا ना समझना है आज पढ़ो हमारे बुजुर्ग ने पहले इसी बात वो करते थे बयान करते थे आज हम तो नहीं बयान करते इस पर यह शब्द तो खूब है वही नंदन नूम कर अल्लाह बनी उनका शब्द तो खूब है वही नंदन नूम कर वही जब दीवार सूर्य बाहर घर के तो कुछ तले गए बाहर जब जाओ बंबई के रास्ते में जब जा सोच लिया करो उसको समझेंगे नहीं करो ये बाहर गर्द गर्द होकर के जैसे बाटी होती होते हैं झूल वगैरह में उसी तरीके से पड़ जाएगा पानी आग हो जाएगा ये गर्द हो जाएगा नाम छात्र अर्ध मुद्दत वो अलकत माफी है वो तखलत जो कुछ नया फेंक देगा जैसे माँ के पेट से बच्चा निकल जाता है इसी तरीके से इसके पेट में जो कुछ रहता है बाहर आ जाएगा कोई लेने वाले नहीं होगा उसको गाभी ऊंटनियां फिर से कहेंगे कोई पूछने वाला नहीं होगा पहले ऐसा बाद वो कहते थे मारा सैयद अमीन साहब जो हम बोलते हैं खास आलिम भी थे वाइद भी थे शेख भी थे इसी पर कुछ मैंने मोहम्मद अवसर देखा जुमा के दिन बैठते थे ऐसे ऐसे नहीं ये ऐसे नवा ये बैठे और असर को तो बयान करते थे यही है इधर सवाओं वही इधर कवा के बहुत असर वही इधर बिहार वही इधर कबूर बहुत सर अली मतलब जुम्मा का तुम जो आगे भेजा है वो सब अल्लाह के सामने उसे आ जाएगा बाहर आदमी चीजें हैं अल्लाह तला ने नाजिल फरमाई है दादा मुस्तहक वो लोग हैं जो आलिम है इसे असर दे और दूसरों तक पहुंचाने के लिए सही कर माशाल्लाह का उलमा है मनाज है वक्त नहीं बल्कि मुझको रश्क है माशाल्लाह हमारा हमारा सभी काम कर रहे हैं जो आ रहे थे कमरा भी याद रहते हैं बोले मुबल्लिक जो आ रहे हैं दाई जो हम कब याद करेंगे सुबह कहा थे इधर इसी चक्कर में कि बोले लोग सामने बयान क्या करेंगे बयान कर दिया कि नहीं कोई याद किया अल्लाह का शुक्र ये लोग ये खुश हो गए होंगे और जरूरी बात बयान कर दिया आज क्या मैंने पढ़ी वामुल उसमें बाहर ही बनी जाए ये याद इस वजह से आएंगे कि एक आलू आए थे दो चार साल पहले तो हर जगह इसी को बयान किया नदी में भी वहां भी वहां भी तो मैंने चाहा था कुछ देखूं इसका क्या मतलब है क्या लेकिन ख्वाहिश हुई लेकिन कुछ समझ नहीं आया क्या लिखा जल्द ही नहीं मिली मुझको अभी अभी मैंने कहा कोई बात नहीं देखा उसी की तस्वीर है कि तारीफ में अल्लाह ताला फरमाया है और हुक्म दिया है कि क्या वो अमल भी कुछ नेक बातों का अमल करो इतनी ही समझ लिया एक आदमी इतनी काफी है मुझे नेक बात तो यही है मामूल बिल उर्फ समझिए उसका मारूफ का अच्छी चीजों का अमल करो वो आज नहीं जाएगी जाहिली अगर इसके अंदर जाहिली मुनाजर करें तो उसे हैरान करो अपना काम किया जाओ आदमी चलता है कुत्ते भूखते नहीं लेकिन कोई खा करता जब हमको नहीं आना जब करके निकल ही जाता है जाहिली तो कुछ कहते ही नहीं उसकी परवाह ना करो अपना काम करो अपने काम को देखो बाहर चली जाए जाए जो है मुस्तबी जो है वो तो कहेंगे तुमको कुछ इस वजह तुम्हारा यह है कि अपना काम करो कामयाबी तो काम से होगी न कि हुसैन कलाम से होगी जिक्र के इंतजाम से होगी फिक्र के इंतजाम से होगी ना होगी हे मधु अमल करो तुम्हारा अमल अल्लाह भी देखेगा अल्लाह का रसूल देखते हैं मोमिनीन भी देखेंगे अल्लाह तुम्हारे अमल को कोई अल्लाह भी देखेगा اللہ کے رسول بھی دیکھیں گے, مومن بھی دیکھیں گے, اللہ کا شکر ہے. ان کو دکھلانے کے لیے مومن بھی تمہاری تعریف کریں گے, اچھا آدمی, اللہ رسول تو تعریف کرے گا, لوگ بھی دیکھ کے خوش ہوں گے ہے کہ اللہ تعالیٰ کے احکام کی پابندی کر رہا ہے, عمل کر رہا ہے. مومنین بھی خوش, عالم جو عمل کرتا ہے اسی سے خوش ہوتے ہیں, سارے تو پڑھا لکھا کچھ کر کو دیکھا ہے کر دیتے ہیں. اس وجہ سے جو عالم ہے اللہ تعالیٰ اس کو سے دعا کرنا چاہیے, اس کو جماعت کا پابند نہ ہو, جماعت کا پابند عالموں کی جماعت کا پابند. بہت ادارے میں گیا, بہت بڑے تب تھے ہم لوگ, میں نے کہا کہ وہ آئے نہیں, کسی آ رہی ہوتی ہے کہ آئیں کیا, وہ سوئے ہوں گے, پڑھے نہیں ہوں گے نماز ہی, صاف رکھ دیا کرتے ہیں بڑے آدمی متعلق. اس وجہ سے میں اپنے بچوں سے بھی کرتا ہوں, ان لوگوں کو بہت بگڑ چکی مان لی, کوئی نماز نہیں پابندی, نماز کی پابندی, نماز ایک بڑھ نمست نہیں کرنے, جو بات ہوگی کرے کبھی پابندی تو نہیں کرے نہ ہوتا. اس جگہ پر ہم سب لوگ جن کا علم سے تعلق ہے یا جس کے دین سے تعلق ہے, کسی شیخ سے تعلق ہے, اس کے حال میں دوسروں کے حال میں فرق ہونا چاہیے. تمہارے پڑھنے سے کیا فائدہ, اور آپ دوسرے تعلق میں کیا فائدہ. اللہ تعالیٰ ہم سب کو ان آیتوں پر عمل کی طور پر سمجھنے کی طور پر مختصر یہی ہے میرے دوست, چاہے عالم ہو رہے جو فرض ہے تو فرض ہی ہے سب کے لیے, لیکن جو لوگ پڑھے ہوئے ہیں ان کے لیے فرضیت میں کچھ تھوڑی سی مزید جاتی ہوں گی, تو زیادہ محتاج ہے کچھ چیز کو. بہر اللہ تعالیٰ کے خود نبی اکرم صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں, اے علی تمہارے ذریعے سے کسی ایک کو بھی ہدایت ہو جائے, ہم وہ نام سے بہتر سمجھو, سرخ سرخ بوٹوں سے بہتر سمجھو. یہ جب سمجھے گا آدمی اس کی قدر ہوگی, کرے گا بھی, اگر اس لیے کہ کچھ نہیں ہے, اس کے دینے میں کچھ نہیں ہے تو کیا کرے گا. اس بنا پر اللہ تعالیٰ سے دعا بھی کرو, اللہ تعالیٰ ہم سب لوگوں کو جو کچھ ہم جانتے ہیں اس کا عمل کے لیے اللہ تعالیٰ کو عمل کی طور پہ, تمہارے عمل کو اللہ بھی جانے گا, مومن بھی جانے گا, اور رسول بھی جانے دیکھے گا, اللہ دیکھے گا جو عمل کر رہے ہیں. آج بھی جو میں بول رہا ہوں سب سن رہے ہیں, بہت سے لوگ سن رہے ہوں گے, بعد میں سن لیں گے, سن لیں گے ان شاء اللہ نظیر اس کا اچھا اثر بھی ہوگا, اور ہو رہا ہے لوگ کر رہے ہیں, بہت سے لوگ کو سن کر کے متاثر ہو رہا ہے, یہ میری سعادت کی بات ہے. میں تو یہاں بول رہا ہوں کہاں آواز جا سکتی ہے, لیکن اللہ تعالیٰ نے ایسا انتظام کیا ہے, یہ جانات سے فائدہ ہوا. خود مرا عبد الغنی صاحب کو مرفیات میں دیکھیے گا, جنا یوں مقرر آتے تھے, کہتے دیکھو ان کے ایجادات سے ہم کو فائدہ ہے, یہ روشنی ہے, یہ ہے, انہیں کی ایجادات ہیں, پہلے مسوار کیا ہو, لیکن تو ان کے نفع میں ہم شریک ہیں, لیکن ہم جو عمل کر رہے ہیں ہمارے نفع میں شریک نہیں ہیں. وہاں عبد الغنی کر رہے ہیں میں آپ اس کی بھی فائدہ کہ ہم کو جو اللہ نے دیا ہے ہمارے لیے مفید, لیکن اس کی قدر خود کرو, علمی اعتبار سے قدر کرو, ذہنی اعتبار سے قدر کرو, قلبی اعتبار سے قدر کرو, عمل کے اعتبار سے بھی قدر کرو. اللہ ہم سب کو توفیق دے, آپ نے اللہ تشریف لائے, پہلے میرے ذہن میں حالات کی بنا پر لا انتشار ہو گیا تھا, مانی کیا ہو رہا ہے, یہ لوگ اسی وقت میں پڑ جائیں, ہم لوگ پڑ جائیں, لیکن ان شاء اللہ کچھ نہیں ہوا, اسی لیے سے آئے جا لیا ہے. اللہ تعالیٰ ان کے آنے کو قبول فرمائے, اور جو باتیں ان کے ذریعے سے ان کو بھی ثواب ملے جو آئے, ان کی خیر اور بھلائی ہم سب لوگوں کے لیے اللہ مقدر فرما لے. اور بیماریاں ہیں, بہت سے بیمار ہیں, ابھی ہم ایک طبیب کے یہاں جا رہے ہیں, سب کے اندر بیماریاں کچھ ہیں کچھ ہیں, ان کو بھی بتلایا, تسلی بھی دیا ہے. عبد اللہ کے بارے میں ایسا تشویش شکاری کیا ہے, جو مجھے بھی تشویش تھی کئی دن سے, انہوں نے بھی تشویش لے کے بڑے پیشہ ہے, کبھی پڑھنے کبھی جاتی کبھی سب چیزوں کے ساتھ ساتھ جو کچھ عمل ہو رہا ہے اللہ تعالیٰ قبول بھی فرمائے اور اس کو انتشار سے انتشار ہونے پائے. خود بھی اپنی بیماری کچھ سے کچھ صحیح چلنا پھرنا بھی مشکل ہو رہا ہے, لیکن اگر اللہ تعالیٰ معذور نہ فرمائے, دوسروں کو محتاج نہ بنائے, زندگی اللہ تعالیٰ خیر کے ساتھ گزارے, سکون کے ساتھ گزارے, اور اللہ کے طاعت اور فرما برداری کی اخیر عمر میں مزید سب قربان کرتا ہے. سب اللہ تعالیٰ ایمان کا اللہ من آہے تو منا پاہ اسلام من توقع تو منا پتوقع پڑھنے دے اللہ ہمیں سے جن کو پیدا کرے آپ اسلام کو پیدا کرے اور موت ایمان بھی عمدہ دعا اللہ من آہے تو منا پاہ اسلام من توقع تو منا پتوقع اسلام. دعا کیجیے اللہ تعالیٰ سے, اللہ تعالیٰ ان باتوں پر مجھے بھی میرے حضرات کو بھی اور تمام میرے دین متعلقین کو بلکہ تمام مسلمانوں کو توفیق دیں کہ کتاب و سنت پر ہم عمل کریں تاکہ اللہ کے رضا کا ذریعہ ہو جائے, اللہ کا راستہ بن جائے ہمارا خدا تک پہنچنے کا, جنت تک پہنچنے کا راستہ بن جائے. اللہ تعالیٰ ہم کو ہمارے تمام حضرات کو بلکہ پارے مسلمانوں کو اللہ اصلح لی فی ذریتی اللهم اصلح امه محمد صلى الله عليه وسلم, اللهم ارحم امه محمد صلى الله عليه وسلم, اللهم اغفر لامه محمد صلى الله عليه وسلم, اللهم اغفر لامه محمد صلى الله عليه وسلم, اللهم تجاوز عن امه محمد صلى الله عليه وسلم. ربنا تقبل منا انك انت السميع العليم, برحمتك يا ارحم الراحمين, محمد سيد النبي الكريم صلى الله تعالى عليه وسلم. لا إله إلا الله.